सुसेलिले बसन्त डाकु डाकु जस्तो फुल सँगै अटुट नाता गसु गसु जस्तो सुसेलिले बसन्त डाकु डाकु जस्तो फुल सँगै अटुट नाता गसु गसु जस्तो न छोइने यो आकाश पनि छैदेऊ जस्तो यो दोष यो दोष मेरो हो कि मेरो जवानीको यो दोष मेरो हो कि मेरो जवानीको मेरो हो कि मेरो जवानीको यो दोष मेरो हो कि